اللہ کی پہچان وجود خدا اس کائنات کی سب سے بڑی حقیقت ہے، جو ایک ہی وقت میں ایام بھی ہے اور اسی قدر پر اسراریت کے دھندلکوں میں چھپی بھی ہوتی ہے۔ ہر شے کا اپنے رب سے رشتہ خالق اور مخلوق کا ہے۔ انسان اپنے خالق کو روز ازل سے جاننے کی کوشش کر رہا ہے، مگر محدود علم کی وجہ سے کبھی بھی مکمل طور پر اس سوال کا جواب نہیں جان پایا کہ اس کا رب آخر کون ہے، کیسا ہے۔ خدا کی پہچان انسان میں دو طرح سے قائم ہے، ایک باطنی ہے اور دوسری خارجی۔ خود اپنے اندر اور باہری دنیا میں اسے ہر لمحہ یہ احساس رہتا ہے کہ کوئی ایسی برتر و بالا ہستی موجود ہے جو اسے تخلیق کر کے اس جہان میں بیچ کر آزما رہی ہے، ٹیسٹ کر رہی ہے۔ باطنی دنیا میں وجدان سے اور خارجی دنیا میں علم کی روح سے یہ احساس انسان میں پیدا ہوتا ہے کہ وہ خود پیدا نہیں ہوا بلکہ اسے کسی نے بنایا ہے۔ پہلے انسان کے باطن میں خدا کی پہچان پر بات کرتے ہیں۔ نفس اللہ کو پہچانتا ہے، مکمل تو نہیں لیکن روح کی موجودگی سے نفس کو ہر لمحہ خدا کا احساس رہتا ہے۔ اس کی ایک وجہ وہ عہد بھی ہے جو اللہ نے تمام انسانوں کی روحوں سے لیا، جب پوچھا کیا مجھے جانتے ہو، جواب دیا اے ہمارے رب کیوں نہیں۔ روح کی جسم کے پنجرے میں قیدی کی حیثیت سے موجودگی نفس کے لیے ہر لمحہ خطرے کا اعلان ہے۔ نفس انسان چونکہ صرف اسی دنیا میں رہنے کو جینے کو ترجیح دیتا ہے، اس لیے روح سے خائف ہے۔ ایک نیام میں دو تلواریں کیسے رہ سکتی ہیں؟ ہر ساتھ نفس کی یہ کوشش ہے کہ روح کو دبائے رکھے، اسے الجھن میں ڈال کر رکھے۔ یہ نفس کا اندرونی ڈھانچہ ہے۔ نفس بنا ہی اللہ سے دشمنی کے لیے ہے۔ یہ جھوٹا ساری زندگی انسان کو اس دھوکے میں رکھتا ہے کہ وہ مظلوم ہے۔ یہ کبھی روح کو اپنے چنگل سے آزاد نہیں ہونے دیتا۔ نفس کو جتنا خوف باہری جسمانی موت سے ہوتا ہے، اس سے کہیں زیادہ خوف زدہ یا اندر کی موت سے ہوتا ہے۔ روح کی آزادی نفس کی موت ہے۔ یہ تو وجدان سے انسان کو احساس ہے کہ کوئی خالق ہے۔ باہر کی دنیا سے یہ احساس انسان کو کیسے ہوا کہ اسے کسی نے پیدا کیا ہے؟ ہر بات اس دنیا میں انسان کو بذات خود اللہ تبارک و تعالیٰ نے بتائی ہے۔ اگر اللہ کتابیں آسمان سے نہ بھیجتا تو انسان میں اتنی عقل کہاں تھی کہ باطن کے اس وجدان کو خدا کا نام بھی دے سکتا۔ اس پر بات کرنے سے پہلے ذرا ایک نظر یہ بھی دیکھ لینا چاہیے کہ ہم اس وقت کس خدا کی بات کر رہے ہیں، کیونکہ اگر خدا کے تصور کو جاننے کی کوشش کی جائے تو اس بات میں کوئی شک نہیں کہ ہزاروں لاکھوں کتابیں بھی لکھ ڈالی جائیں تو تصور خدا کا موضوع کبھی مکمل نہیں ہو سکتا۔ ہمارا مقصد چونکہ صرف اسی کتاب کے موضوع پر رہتے ہوئے بات کرنا ہے، اسی لیے واضح ہو کہ ہم یہاں صرف اللہ کی بات کر رہے ہیں جو ایک ہے، اس کا کوئی شریک نہیں۔ ہم نے اسی کے پاس لوٹ کر جانا ہے اور اسی نے ہمیں یہاں بھیجا ہے۔ یہ مسلمانوں کا تصور خدا ہے، یہ میرے آپ کے ہم سب کے خدا کا تصور ہے۔ بے شک رب سب کا ایک ہی ہے، مگر چونکہ دیگر مذاہب دوسرے مختلف تصورات میں الجھے ہوئے ہیں، اس لیے ہم یہاں صرف اللہ کے تصور پر بات کریں گے۔ ہر انسان کے خیال میں ایک رب ہے، یہی اس کے رب کا تصور ہے۔ اسی سے وہ دعا مانگتا ہے، اس سے باتیں کرتا ہے، اسی کے سامنے چیختا چلاتا ہے، اسی کی عبادت کرتا ہے۔ ذہن کے اس تصور کے علاوہ انسان کے پاس اپنے رب کی اور کوئی پہچان نہیں ہے۔ یہ تصور، یہ امیج بے چہرہ ہے، اس کے کوئی خود و خال نہیں ہے۔ تصور میں وجود خدا کا کوئی عکس اس لیے نہیں ہے کہ نفس کے پاس خدا کے خود و خال کا کوئی ڈیٹا موجود نہیں ہے۔ جتنا بھی ڈیٹا ہے وہ قرآن اور حدیث سے آیا ہے، ذہن کبھی کسی ایسے شے کا خاکہ نہیں بنا سکتا جسے اس نے دیکھا نہ ہو۔ اللہ نفس انسانی میں موجود اپنے اسی تصور کے بارے میں، اسی رب کے بارے میں سورہ انعام میں فرماتا ہے، آسمانوں اور زمین کو اثر نو پیدا کرنے والا ہے، اس کا بیٹا کیوں کر ہو سکتا ہے، حالانکہ اس کی کوئی بیوی نہیں، اور اس نے ہر چیز کو بنایا اور وہ ہر چیز کو جاننے والا ہے۔ یہی اللہ تمہارا رب ہے، اس کے سوا اور کوئی معبود نہیں، ہر چیز کا پیدا کرنے والا ہے، بس اسی کی عبادت کرو، اور وہ ہر چیز کا کارساز ہے۔ اسے آنکھیں نہیں دیکھ سکتی اور وہ آنکھوں کو دیکھ سکتا ہے، اور وہ نہایت باریک بین خبردار ہے۔ غور کریں کہ اللہ کیا کہہ رہا ہے۔ اللہ کو سب پتا ہے، وہ جانتا ہے کہ اس کے بندے کے خیالوں کا ایک رب ہے جسے وہ پوچھتا ہے۔ اللہ کنسپٹ کلیئر کر رہا ہے، علم دے رہا ہے۔ وہ کہہ رہا ہے کہ نئی طرح کے آسمانوں اور زمین کا بنانے والا میں ہوں، یہ آسمان اور زمین میں نے بنائے ہیں۔ یہ وہ دعویٰ ہے جو روئے زمین پر اس پوری کائنات میں آج تک کسی کو کرنے کی ہمت نہیں ہوئی، اللہ ہی یہ دعویٰ کر سکتا ہے۔ آگے وہ کہتا ہے کہ میں نے ہر چیز پیدا کی ہے، خلق کل شیء کا دعویٰ سوائے اللہ رب العزت کے اور کون کر سکتا ہے؟ اب یہ طاقت کی انتہا ہے، دنیا میں اس کائنات میں کوئی نہیں جو سب کچھ جانتا ہو۔ اللہ کہتا ہے کہ میرے بندو، غور کرو کہ میں نے چونکہ ہر شے بنائی ہے، اس لیے یہ بات حق ہے کہ مجھے ہر شے کا علم ہے۔ اب آگے بڑا راز کہہ دیا، فرمایا یہی اللہ ہے۔ اللہ کہتا ہے کہ اپنا کنسپٹ سیدھا کرو، اپنے خیال کے رب کو میری ذات سے جوڑو۔ کس قدر زبردست علم سے اللہ انسان کو سکھا رہا ہے، اسے اپنی پہچان تک لا رہا ہے۔ اللہ سب سے بڑا عالم ہے، علم اللہ کا ہے۔ اللہ بے شک جو چاہے کرتا ہے، لیکن وہ جو بھی کرتا ہے علم سے کرتا ہے۔ اللہ کی شان نہیں کہ بغیر دلیل کے کچھ بھی کر دے، یہ بڑا کنسپٹ ہے۔ اللہ کو جاننے میں، اللہ کے تصور کو پختہ کرنے میں یہ بہت ضروری ہے۔ قرآن پاک میں فرمایا گیا، اور ہم نے آسمان اور زمین کو اور جو کچھ ان کے بیچ میں ہے کھیلتے ہوئے نہیں بنایا، اور اگر ہم کھیل ہی بنانا چاہتے تو اپنے پاس کی چیزوں کو بناتے، اگر ہمیں یہی کرنا ہوتا۔ ایک عام آدمی کا خدا کا تصور شروع میں ناپختہ ہوتا ہے، وہ اللہ کو مانتا ہے لیکن اللہ کو جانتا نہیں، اور اللہ کا اصول ہے کہ اسے صرف علم سے جانا جا سکتا ہے۔ اللہ کی پہچان اللہ کے بارے میں بڑھتا ہوا علم ہے، یہ معرفت ہے۔ اللہ کے بارے میں جاننا، مزید جاننا اور جانتے ہی جانا اپنے اصل میں اللہ کو دیکھنا ہے۔ اللہ کو جاننا ہی اس کو دیکھنا ہے۔ قرآن پاک میں فرمایا گیا، کیا کافر بہتر ہیں یا وہ جو رات کے اوقات میں سجدہ اور قیام کی حالت میں عبادت کر رہا ہو، آخرت سے ڈر رہا ہو اور اپنے رب کی رحمت کی امید کر رہا ہو؟ کہہ دو، کیا علم والے اور بے علم برابر ہو سکتے ہیں؟ سمجھتے وہی ہیں جو عقل والے ہیں۔ جو شخص بھی اللہ کو جاننے کی آرزو رکھتا ہے، اسے علم حاصل کرنا ہے، کیونکہ علم اللہ کا ہے۔ جتنا علم حاصل کرتا جائے گا، اللہ کا تصور پختہ ہوتا جائے گا۔ کنسپٹ بہت بڑی دیوار کی طرح ہوتے ہیں، جو انسان اپنے پرانے اور جاہلانہ تصورات سے دستبردار نہیں ہوتا، اپنے ارد گرد کھڑی یہ دیواریں توڑ نہیں سکتا، اپنے اندر موجود علم پر شک نہیں کر سکتا، اسے کبھی علم عطا نہیں ہوتا۔ یہ تو عقل کے رک جانے کی نشاندہی ہے کہ انسان یہ سمجھ لے کہ وہ سب جانتا ہے۔ اگر وہ سب جانتا ہے تو اس کی تو تکمیل ہو گئی، اب اللہ سے کیا مانگے گا؟ اسی لیے کہا جاتا ہے، ایمان خوف اور امید کے درمیان ہے، ہر وقت یہ دھڑکا لگا رہے کہ مجھے کچھ نہیں پتا کہ میں ٹھیک ہوں یا غلط، اسی میں ایمان قائم ہے۔ جو یہ مان بیٹھے कि मैं बिल्कुल ही गलत हूँ और मेरा कुछ भी ठीक नहीं, वो भी गया। और जो ये समझ बैठे कि मैं बिल्कुल ठीक हूँ, मुझ में सिरे से गलती है ही नहीं, मैं सब कुछ जान गया हूँ, वो भी मारा गया। इल्म हासिल करने में तकलीफ़ बहुत होती है, नफ्स मुज़ाहिमत करता है, रेजिस्ट करता है, इसलिए आम तौर पर लोग इससे घबराते हैं और कहते हैं कि हम मुसलमान हैं, अल्लाह उसके रसूलों कुरान समेत दीगर इलाही किताबों और आखरत को मानते हैं, नमाज़ें पढ़ते हैं, कुरान की तिलावत करते हैं, रोज़े भी रखते हैं, ज़कात भी देते हैं और हज उम्रा भी करते हैं, थोड़ा बहुत अल्लाह को याद भी करते हैं। अब दुनियादारी भी करनी है, सारा वक्त अल्लाह को याद करते रहेंगे तो बीवी बच्चों को कौन पालेगा। बात ठीक है, मगर है तो महज एक बहाना ही। सोचना चाहिए कि अल्लाह के दोस्तों के बीवी बच्चों माँ बाप को कौन पालता है। एतिदाल की हालत तक तो बात ठीक है, मगर ये क्या है कि लंबे लंबे मंसूबे इस दुनिया की ज़िंदगी में करके इंसान अपने दिल को जंग लगा ले। अल्लाह इसके बारे में कहता है वो ये कि कोई किसी का बोझ नहीं उठाएगा, और ये कि इंसान को वही मिलता है जो वो करता है, और ये कि उसकी कोशिश जल्द देखी जाएगी, फिर इसे पूरा बदला दिया जाएगा, और ये कि सबको आपके रब ही की तरफ पहुंचना है, और ये कि वही हंसाता है, वही रुलाता है, और ये कि वही मारता है और ज़िंदा करता है, और ये कि उसी ने जोड़ा नर और मादा का पैदा किया है एक बूंद से जबकि वो टपकाई जाए, और ये कि दूसरी बार ज़िंदा करके उठाना उसी के ज़िम्मा है, और ये कि वही गनी और सरमायादार करता है, और ये कि वही शर्मी का रब है, और ये कि उसने आद उला को हलाक किया था और समूद को, बस उसे बाकी न छोड़ा, और इससे पहले नूह की कौम को, बेशक वो ज़्यादा जालिम और ज़्यादा सरकश थे, और उल्टी बस्ती को उसने दे टपका, बस इस पर वो तबाही छा गई जो छा गई। बस अपने रब की कौन कौन सी नेमत पर तू शक करेगा, ये भी एक डराने वाला है। पहले डराने वालों में से आने वाली करीब आ पहुँची, सिवाय अल्लाह के उसे कोई हटाने वाला नहीं। बस इस बात से तुम ताज्जुब करते हो और हंसते हो और रोते नहीं, और तुम खेल रहे हो, बस अल्लाह के आगे सजदा करो, उसकी इबादत करो। ज़िंदगी बहुत बड़ी और अजीम तरीन नेमत है, इसे सीरियस लेना ही पड़ेगा, थोड़े बहुत से गुजारा होने वाला नहीं है। अल्लाह का तर्ज़ कलाम इन आयात में इस कदर जाहु जलाल पर है कि इंसान का दिल कांप जाता है। कहीं ऐसा तो नहीं कि हम लोग अपनी ज़िंदगियों में अल्लाह को नज़रअंदाज कर रहे हैं और अपनी तमाम तर कोशिशों का रुख हयात दुनिया की हुसूल की जानिब मोड़े हुए हैं। फरमाया गया अलीफ लाम मीम, क्या लोग ख्याल करते हैं ये कहने से कि हम ईमान लाए हैं छोड़ दिए जाएंगे और उनकी आजमाइश नहीं की जाएगी, और जो लोग इनसे पहले गुजर चुके हैं हमने उन्हें भी आजमाया था, सो अल्लाह उन्हें ज़रूर मालूम करेगा जो सच्चे हैं और उनको भी जो झूठे हैं। क्या वो लोग जो बुरे काम करते हैं यह समझते हैं कि हमारे काबू से निकल जाएंगे। बुरा है जो फैसला करते हैं। जैसे जैसे इंसान अल्लाह को जानता जाता है वैसे वैसे वो उसे पहचानता जाता है। जब नफ्स को अल्लाह के नाकिस तसव्वुर से निजात मिलती है तो तसव्वुर खुदा पुख्ता होने लगता है। ये नया इल्म नफ्स के लिए आब हयात का असर रखता है। खुदा का खौफ जो पहले खलश की सूरत उसे बेचैन रखता था, अब इस खौफ से बदल जाता है कि ही खुदा मुझसे मोहब्बत करना न छोड़ दे, कहीं मैं अपने रब से दूर न हो जाऊँ। अब नफ्स खुद को अल्लाह के सामने मुजरिम नहीं बल्कि दोस्त ख्याल करने लगता है। इस एहसास के पैदा होते ही इसमें इत्मीनान और सुकून की लहरें दौड़ जाती हैं। अब वो गुनाह करके इसे छुपाने की बजाय, इसे दबाने या नज़रअंदाज करने की बजाय اللہ کے سامنے آ کر گناہ کا اعتراف کرنے کی، کنفیس کرنے کی ہمت اپنے اندر پاتا ہے۔ اب وہ اس گناہ پر اللہ کے سامنے نادم ہو کر توبہ کرتا ہے، اور اللہ اپنی رحمت اور بخشش سے اس کی نفسیات میں سے اس گناہ کو دور کر دیتا ہے۔ یہ اس محبت کا اور اس تعلق کا جو بندے اور خدا کے درمیان ہے آغاز ہے۔ اب اسے احساس ہونے لگتا ہے کہ اللہ سے محبت کرنے والے اس کے دوست ہیں، اور اللہ سے فرار رکھنے والے، اللہ سے بیزار ہونے والے اس کے دشمن ہیں۔ تصور خدا درستگی کو مائل ہوتے ہی زاویہ نظر مکمل طور پر تبدیل ہو جاتا ہے۔ پھر یہ مقام بھی آتا ہے کہ وہی نفس جو موت سے بدکتا تھا اب اس کو اللہ سے ملاقات کا واحد ذریعہ سمجھتا ہے۔ خوف اب بھی اسے موت سے ہوتا ہے، لیکن یہ اب دہشت کی نہیں بلکہ ناگواری کی حالت پر آ جاتا ہے۔ اس کے اندر ایک نیا احساس جنم لیتا ہے، اسے موت کے بعد کی دنیا کا، آخرت کا تجسس بیدار ہوتا ہے۔ یہ بہت بڑی پروگرس ہے، یہ بہت بڑی کامیابی ہے۔ اب نفس کی ساری دلچسپیوں کا مرکز یہ دنیا نہیں بلکہ آخرت ہو جاتی ہے۔ اس مقام پر نفس کو یہ ادراک ہوتا ہے کہ یہ زندگی کس قدر مختصر اور وہ کتنی بھیانک غلط فہمی اور گمراہی کی دلدل میں دھنسا ہوا تھا۔ یہ نجات کی ابتدائی علامات ہیں، نفس کی یہ وہ حالتیں ہیں، وہ نشانیاں ہیں جو تلاش خدا کے رستے میں سنگ میل کی طرح نصب ہیں۔ کوئی مسافر جب بھی گزرا تو خوب دیکھ لے گا اور جان لے گا کہ سفر کی کس منزل تک آ پہنچا ہے۔ اب نفس خدا کی محبت میں گرفتار ہونا شروع ہوتا ہے۔ رفتہ رفتہ بڑھتی شناسائی کا یہ وقت عظیم الشان ہوتا ہے جب خوف سے ہچکچایا ہوا، زمانے کی ٹھوکروں کا مارا ہوا، خدا کے ناقص تصور کو اپنے ذہن میں لیے گھبرایا ہوا مگر مشتاق انسان اپنے رب کے دربار میں اذن بازیابی کا شرف پاتا ہے۔ ایک ایک قدم بڑھتے ہوئے اس انسان پر انکشاف ہوتا ہے کہ وہ خود نہیں پہنچا بلکہ وہ محبت الہی سے پہنچایا گیا ہے۔ اسے لگ رہا تھا کہ وہ اللہ کو تلاش کر رہا ہے، مگر اب اسے خبر ہوتی ہے کہ اللہ بھی اسے تلاش کر رہا تھا۔ اللہ چاہتا ہے کہ اس کا بندہ اس تک آ پہنچے، بس سوال کی دیر ہے، ایک بار دل سے کہنے کی دیر ہے کہ اے میرے رب تو مجھے مل جا۔ ساری خدائی اس انسان کی مدد کو لپکتی ہے، اللہ کا پورا سسٹم حرکت میں آ جاتا ہے، ورنہ بندے کی کیا مجال کہ رسائی پا جائے۔ سب کچھ اللہ کرتا ہے، بس انسان کو اپنے نفس کو پاک کرنا ہے، اللہ کو یاد کرنا ہے۔ بندہ اللہ تک نہیں جاتا، اللہ بندے تک آ جاتا ہے۔ یہاں اب نفس کو بشارت ملتی ہے، کہہ دو اے میرے بندو، جنہوں نے اپنی جانوں پر ظلم کیا اللہ کی رحمت سے مایوس نہ ہوں، بے شک اللہ سب گناہ بخش دے گا، بے شک وہ بخشنے والا رحم والا ہے۔ قرآن کو دل کی آنکھ سے اگر پڑھا جائے تو صاف نظر آتا ہے کہ اللہ کا سخت لہجہ صرف کافروں، منافقوں، مشرکوں، اللہ اور اللہ کے رسول کا مذاق اڑانے والوں اور اللہ کو بھول کر دنیا میں مگن ہونے والوں کے لیے ہے۔ فرمایا گیا، جان لو کہ یہ دنیا کی زندگی محض کھیل اور تماشا اور زبائش اور ایک دوسرے پر آپس میں فخر کرنا اور ایک دوسرے پر مال اور اولاد میں زیادتی چاہنا ہے، جیسے بارش کی حالت کہ اس کی سبزی نے کسانوں کو خشک کر دیا، پھر وہ خشک ہو جاتی ہے تو اسے زرد شدہ دیکھتا ہے، پھر وہ چورا چورا ہو جاتی ہے، اور آخرت میں سخت عذاب ہے، اور اللہ کی مغفرت اس کی خوشنودی ہے۔ اور دنیا کی زندگی سوائے دھوکے کے اسباب کے اور کیا ہے؟ جو اللہ کو چاہتا ہے اس سے محبت کرتا ہے۔ اللہ کس قدرت محبت سے اس شخص کو خطاب کرتا ہے؟ اللہ فرماتا ہے، اور اپنے اللہ سے معافی مانگو، پھر اس کی طرف رجوع کرو، بے شک میرا رب مہربان محبت والا ہے۔ اصل راز یہ ہے کہ انسان اللہ کی راہ میں جب چلتا ہے تو لازمی امر ہے कि वो शैतान का सबसे बड़ा हदफ बन जाता है, दबाव भी पड़ता है, बहुत मायूसी भी आती है और परेशानी भी बहुत होती है। अगर इंसान के पास इस जंग में अल्लाह का पुख्ता तसव्वुर ना हो तो उसके लिए मुसीबत भी दुगनी हो जाती है और ख़तरात भी। इसलिए अल्लाह के बारे में हर वक्त जानने की धुन में लगे रहना ही बचाव का वाहिद रास्ता है। जिस कदर अल्लाह की पहचान बढ़ती है, अल्लाह का क़ुर्ब उसी कदर बढ़ता है। जिस कदर क़ुर्ब बढ़ता है उसी कदर मोहब्बत बढ़ती है। याद रहे कि मोहब्बत महज ज़बानी दावे से कभी साबित नहीं होती, बल्कि इस दावे की सच्चाई के सबूत के तौर पर वाज़ह निशानियों और गवाहियों वाले मुस्तकिल ईमान का होना लाजमी है, जिनकी मौजूदगी ये साबित करे कि मोहब्बत का दावा करने वाला ज़बानी जमा खर्च करने वालों में से नहीं है। जो अल्लाह से मोहब्बत करता है, अल्लाह उसकी मोहब्बत को आजमाता है। हक है, कोई भी महबूब अपने आशिक को लाजमी आजमाता है ताकि जान ले कि वो उससे कितनी मोहब्बत करता है। इंसान अल्लाह को पहचान जाए तो उसकी आजमाइश को भी पहचान जाता है। तालिब इल्म को पता होता है कि इसका इम्तिहान लिया जाएगा, इसलिए वो इल्म लेने की कोशिश करता है कि कहाँ कहाँ से आजमाया जा सकता है। जिसको इल्म नहीं उस बेचारे के लिए आजमाइश एक मुसीबत है। अल्लाह की पहचान में पुख्तगी पैदा करने के बाद एक और बड़ी इस्लाह करना होती है, वो ये कि अल्लाह के तसव्वुर पर से क़दामत का साया हटाना होता है। आम तौर पर लोगों के जहनों पर अल्लाह का तसव्वुर क़दामत पर टिका होता है। बेशक अल्लाह कदीम भी है, लेकिन वो उतना ही जदीद भी है। अल्लाह के तसव्वुर की जिद्दत को समझने के लिए पहले तसव्वुर खुदा की क़दामत के कॉन्सेप्ट को वाज़ह कर लेना इंतहाई ज़रूरी है। कम इल्म नफ्स में क़दामत का मतलब ख़याली है। अल्लाह, रसूल, फरिश्तों, जन्नत, जहन्नुम का तसव्वुर अजीम अक्सरियत के जहन में ख़याली है। इसकी बुनियाद इल्म पर नहीं बल्कि सिर्फ गुमान पर है। जब से दुनिया वजूद में आई और इंसान ने यहाँ कदम रखा है, तब से तहजीबों का ज़हूर भी होता चला आ रहा है। हर तहजीब का इंसान ख़ुद को पहले गुजर चुकी तहजीबों से ज़्यादा तरक्की याफ्ता और ज़्यादा अक्लमंद समझता चला आ रहा है। नज़रिया इर्तिका की मुनासिबत से ये बात दुरुस्त है कि इंसान हर आने वाले दौर में पहले दौर से ज़्यादा तरक्की करता रहा है, मगर ग़लत फहमी ये है कि हर तहजीब अपने तमद्दुन में इंतहा पर पहुँच जाने के बाद ये गुमान करने लगती है कि जो इल्म इनके पास है और जो तरक्की उन्होंने की है उसके सामने पिछले दौर की तमाम तहजीबें पसमानदा और गवार हैं। जैसे इंसान इनफरादी तकब्बुर में गिरफ्तार है, इसी तरह इज्तिमाईयत में भी मुआशरा और फिर अजीम इज्तिमाईयत में तहजीबी तकब्बुर और घुमंड का शिकार हो जाती है, और यही तकब्बुर बिलाखिर इसकी तबाही का बाइस बन जाता है। अगर कुरान करीम का हकीकी मुतालिया किया जाए तो ये इनकिशाफ होता है कि अल्लाह जल्ला जलालुहू ने हर तहजीब को एक मुनफरद इल्म और मखसूस तर्ज की बेपनाह तरक्की पर पहुँचाया है। बात को समझने के लिए सूरह सबा की आयत नंबर 45 को देखते हैं। और उन लोगों ने भी झुठलाया जो इनसे पहले थे, और ये लोग इसके दसवें हिस्से को नहीं पहुँचते जो हमने उन्हें दिया था, बस उन्होंने मेरे रसूलों को झुठलाया, फिर मेरा कैसा अजाब हुआ। गौर किया जाए तो पता चलता है कि अल्लाह आगे आने वाले लोगों को कह रहा है कि तुमसे पहले जिन तहजीबों को मैंने फना किया, जो तरक्की उनको दी थी, तुम उसके 10% तक नहीं पहुँचे। अल्लाह के बारे में राइज आम क़दामत पसंदाना तसव्वुर से देखा जाए तो ऐसा महसूस होता है कि जैसे पुरानी तहजीबों के लोग हो सकता है जिस्मानी तौर पर हमसे मजबूत और डेल डोल में बड़े हों, उनकी उम्रें भी हमसे ज़्यादा हो सकती हैं। ये भी हो सकता है कि वो लोग जादू टोना, जंतर मंतर, इल्म नुजूम वगैरह को हमसे ज़्यादा जानते हों, मगर उनकी तरक्की इससे ज़्यादा नहीं हो सकती, क्योंकि ट्रेन, जहाज़, बिजली, टेलीफोन, इंटरनेट समेत जितनी होशरुबा तरक्की हमने की है, इससे पहले कोई तहजीब इस कदर खीराकुन बेपनाह जदी तमद्दुन तसव्वुर करने के भी काबिल नहीं थी। ये जाविया क़दामत पसंदी है, इस पर गौर करने की और इसकी इस्लाह की ज़रूरत है। कुरान और हदीस के वसी मुताले और तहकीक से ये कदीम जाविया नज़र दुरुस्त हो जाता है। ज़ैल में चंद इंतहाई अहम आयात पेश खिदमत हैं ताकि गौर व फिक्र का सिलसिला आगे बढ़ाया जा सके। फरमाया गया, क्या उन्होंने ज़मीन में सैर नहीं की कि वो देखते उन लोगों का अंजाम कैसा था जो इनसे पहले हो गुज़रे हैं, वो क़ुव्वत में इनसे बढ़कर थे और ज़मीन में आसार के एतबार से भी, फिर अल्लाह ने उन्हें उनके गुनाहों के सबब से पकड़ लिया और उनके लिए अल्लाह से कोई बचाने वाला ना था। एक और का फरमाया गया, और हमने इन लोगों को इन बातों में कुदरत दी थी कि तुमको इन बातों में कुदरत नहीं दी, और हमने उन्हें कान और आँखें और दिल दिए थे, फिर तो उनके कान ही काम आए, न उनकी आँखें और न उनकी आँखें काम आई और न उनके दिल ही कुछ काम आए, क्योंकि वो अल्लाह की आयतों का इनकार ही करते रहे और जिस अजाब का वो ठट्टा उड़ाया करते थे उन पर आन पड़ा। मज़ीद फरमाया गया, जिस तरह तुमसे पहले लोग तुमसे ताकत में ज़्यादा थे और मालू औलाद में भी ज़्यादा थे, फिर वो अपने हिस्से से फ़ायदा उठा गए और तुमने अपने हिस्से से फ़ायदा उठाया, जैसे तुमसे पहले लोग अपने हिस्से से फ़ायदा उठा गए और तुम भी उन्हीं की सी चाल चलते हो। ये वो लोग हैं जिनके आमाल दुनिया व आखिरत में ज़ाय हो गए और वही नुकसान उठाने वाले हैं। एक और जगह फरमाया गया, क्या वो देखते नहीं कि हमने उनसे पहले भी कितनी उम्मतें हलाक कर दीं, हमने उन्हें ज़मीन में वो इख्तदार बख्शा था जो तुम्हें नहीं बख्शा, और हमने उन पर आसमान से खूब बारिशें बरसाई और उनके नीचे नहरें बहा दी, फिर हमने उन्हें के गुनाहों की पदाश में हलाक कर दिया और हमने उनके बाद और उम्मतों को पैदा किया। मज़ीद फरमाया गया, क्या उन्होंने मुल्क में फिर कर नहीं देखा कि उनसे पहलों का कैसा अंजाम हुआ, वो उनसे भी बढ़कर क़ुव्वत वाले थे और उन्होंने ज़मीन को जोता था और उन लोगों से बहुत ज़्यादा आबाद किया था, उनके पास उनके रसूल मोजज़ा लेकर भी आए थे, फिर अल्लाह ऐसा न था कि उन पर ज़ुल्म करता बल्कि वही अपने नफ्सों पर ज़ुल्म करते थे। सूरह अल इमरान में फरमाया गया, तुमसे पहले कई वाकयात हो चुके हैं, सो ज़मीन में सैर करो और देखो कि झुटलाने वालों का क्या अंजाम हुआ। इन आयात मुबारक के मुताले से वाज़ह नज़र आता है कि पहले आने वाली तमाम उम्मतों को अल्लाह ताला ने मुख्तलिफ़ ख़ास उलूम से नवाजा था और ये तमाम साबिका तहजीबें अपनी तबाही के वक्त अपने मखसूस उलूम के दर्जे कमाल पर फाइज थीं। आज की शशदर कर देने वाली तामीरात आज भी साइंस के लिए ऐसे अजूबे की हैसियत रखती हैं जिसका कोई जवाब किसी के पास नहीं। दुनिया के बड़े बड़े आर्कियोलॉजिस्ट इंगिश्ते बदंदा हैं कि आखिर वो कौन सी टेक्नोलॉजी थी कि जिसकी मदद से उस कौम ने बड़े बड़े सख्त पहाड़ों को तराश कर उनमें अपने महलात तामीर किए थे। आज के दौर में वहाँ मौजूद किसी पहाड़ी में अगर आज के फन तामीर से मिलता जुलता कोई एक भी घर बनाने की कोशिश की जाए तो तमाम तर टेक्नोलॉजी के बावजूद अरबों डॉलर का सरमाया और 5 से 10 साल का तवील अरसा दरकार है। इस कदर तरद्दुद के बाद भी आज का इंसान قوم عاد کی عمارتوں کی خوبصورتی کا مقابلہ نہیں کر پائے گا۔ مدائن صالح قوم سموت کے اثار ہیں، قرآن کریم نے اس کا ذکر تفصیل کے ساتھ کیا ہے۔ یہ حضرت صالح علیہ السلام کی قوم تھی جس کو عذاب الہی سے روئے زمین سے ہمیشہ کے لیے مٹا دیا گیا۔ اس کے اثار سعودی شہر علولہ سے 50 کلومیٹر شمال میں موجود ہیں۔ یہ قوم اس قدر حیرت انگیز ترقی پر پہنچ چکی تھی کہ صحرا کی ہولناک خوش سالی سے نمٹنے کے لیے، بارشوں کے دوران پانی کو ذخیرہ کرنے کے لیے بڑے بڑے ڈیم بنا رہی تھی۔ سیوریج کا اعلیٰ نظام، کئی کلومیٹر تک پانی کی رسائی کے لیے بچھائے گئے پیپ اور عالیشان عمارتیں ان کی عظمت رفتہ کا منہ بولتا ثبوت ہیں۔ صحرا کی تپتی ریت میں جہاں سبزے کا تصور بھی محال ہوتا ہے، یہ قوم ایک ایسی حیرت انگیز جنت ارضی آباد کر چکی تھی کہ جس پر آج کا انسان بھی حیران و پریشان ہے۔ وسیع و عریض گھنے درختوں کے باغات، سرسبز و شاداب، گاس، پھول اور ہر قسم کے پھلوں کے درخت کی افراد تھی۔ بڑے بڑے تالابوں میں مجمع کی صورت میں غسل کرتے ہوئے لوگوں کا اس وقت کا طرز زندگی لاس اینجلس کے ایشو نشاد جیسا دکھائی دیتا ہے۔ قوم سبا، جس کا ذکر قرآن کریم میں اس کی بے پناہ خوشحالی کی مناسبت سے کیا گیا، پانی کو ذخیرہ کرنے والے عظیم ڈیمز کے لامتناہی سلسلے تخلیق کر رہی تھی۔ کچھ ہی فاصلے پر حضرت سلیمان کی عظیم شان سلطنت ابوتاب تھی، ہوا میں اڑنا معمول کی بات تھی۔ تخت سلیمان آج بھی زبان زد عام ہے۔ حضرت سلیمان علیہ السلام ایک وزیر تورات کے علم سے تخت بلقیس کو 100 کلومیٹر کے فاصلے سے آنکھ جھپکنے سے پہلے دوسری جگہ منتقل کر رہا تھا۔ یہ علم کی وہ انتہائیں ہیں کہ آج کی دنیا میں ابھی تک کسی قوم کو میسر نہیں آتی۔ قرآن مصریوں کا ذکر اونچے اونچے شہ پر بنانے والوں کے نام سے کرتا ہے۔ ساری دنیا فرائین کے مقبروں کو عجائب عالم میں شمار کرتی ہے، اوپری نظر سے کچھ حاصل نہیں ہوتا، تحقیق کرنا ہوتی ہے۔ ان مقبروں پر جو تحقیقی مواد آرکیالوجی کے عالمی منظرنامے پر تسلیم شدہ مستند ماہرین نے مرتب کیا، اس کا اگر بغور مطالعہ کیا جائے تو عقل دنگ رہ جاتی ہے کہ ان مقابر میں کیسے جیسے جہان حیرت مدفون ہے۔ یہ صرف عمارتیں نہیں ہیں، یہ صرف آثار قدیمہ نہیں ہیں۔ اللہ جب کسی قوم کی زمین میں نشانی کو چھوڑتا ہے تو اس کا مطلب یہ نہیں ہوتا کہ آثار قدیمہ سمجھ کر وہاں پکنک منا کر اور ان قدیم آثار میں گھومتے پھرتے حیرت کا اظہار کر کے اپنے گھروں کو انسان واپس پلٹ جائے۔ کسی قوم کی نشانی چھوڑ کر اللہ یہ چاہتا ہے کہ آنے والے دور کے انسان عبرت حاصل کریں، اور عبرت صرف کنڈرات کو دیکھنے سے نہیں بلکہ ان پر تحقیق کرنے سے حاصل ہوتی ہے۔ کئی ہزار سال پہلے جو لاشیں مصریوں نے اپنے فرعونوں کی خنود کی تھی آج بھی درست حالت میں ہیں۔ مصریوں کو خواب کی تعبیر کا جو علم اللہ نے دیا تھا وہ اس قدر اوج کمال کو پہنچا ہوا تھا کہ حضرت یوسف کو اللہ نے اپنی مشیت سے اپنے والد سے جدا کر کے مصر بھیجا تاکہ وہ خوابوں کا یہ علم حاصل کرے۔ سورہ یوسف میں فرمایا گیا، اور جس نے اسے مصر میں خرید کیا اس نے اپنی عورت سے کہا، اس کی عزت کر، شاید ہمارے کام آئے یا ہم اسے بیٹا بنا لیں۔ اس طرح ہم نے یوسف کو اس ملک میں جگہ دی، اور تاکہ ہم اسے خواب کی تعبیر سکھائیں، اور اللہ اپنے کام پر غالب ہے۔ لیکن اکثر لوگ نہیں جانتے، مصری بے پناہ ترقی یافتہ تہذیب کے مالک تھے۔ بہت سے ایسے شواہد موجود ہیں جو یہ بتاتے ہیں کہ مصری قوم آج سے کئی ہزار سال پہلے کم ترقی یافتہ اور محدود طاقت رکھنے والی خاص قسم کی بجلی پیدا کر رہی تھی اور اسے اپنے استعمال میں بھی لا رہی تھی۔ یہ لوگ اس بجلی سے روشنی حاصل کرتے تھے۔ فرائین کے مقابر جو کہ اندر سے بہت وسیع و عریض ہیں، جن میں زیر زمین بھی بے پناہ تعمیر ہوئی ہے، مگر کسی مشعل کا، کسی آگ کا کوئی نشان، جیسے دیواروں پر دھوئیں کے کوئی ذرات، کچھ بھی نہیں ملا۔ ان مقابر کی دیواروں پر ایسی بہت سی تصاویر موجود ہیں जिनमें बहुत से लोगों को बिजली से तजुर्बात करते हुए देखा जा सकता है। जो लोग तहकीक करना चाहें वो एरिक वान डंकन, जॉर्जियो सोकालिस की तहकीकात का मुशाहिदा कर सकते हैं। यूं भी ढूंढने वालों को सिर्फ इशारा काफ़ी होता है। सब लिखने का मकसद सिर्फ ये वाज़ह करना है कि पहले गुजर चुकी तहजीबों का तज़किरा कुरान पाक में अल्लाह ने इसलिए किया है कि वो कोई गई गुजरी तहजीबें हरगिज़ ना थी। अल्लाह की पहचान, अल्लाह का तसव्वुर तब तक पुख्तगी को नहीं पहुँच सकता जब तक अल्लाह से मोहब्बत करने वाला उन तहजीबों का गहराई में उतर कर मुतालिया न करे। कुरान पर तहकीक की जाए तो कौन सी गलत फहमी है जो बाकी रह जाएगी। उन तहजीबों में आज के दौर में सबसे बड़ा फ़र्क यह है कि हमारे पास तस्वीर है, हमारा फ्रेम ऑफ रेफरेंस तस्वीरी है। उन अकवाम के पास यह सहूलत मौजूद ना थी। यह अल्लाह ने आज की तहजीब को अता की है जो बिला मुबालिगा इसे बाकी तमाम गुजर चुकी तहजीबों से ज़्यादा तरक्की याफ्ता कर देने में बुनियादी किरदार अदा करती है। यही वजह है कि पुरानी तहजीबों में दीवारों पर नक्श नगार और तफसीलात बताई जाती हैं ताकि रेफरेंस बाकी रह सके। वो अपने नकूश छोड़ना चाहते थे और इसके लिए उनके पास सिर्फ एक रास्ता था कि पत्थर का इस्तेमाल करें। पुरानी तहजीबों का मुतालिया कर लेने के बाद इंसान को यह एहसास होता है कि अल्लाह कदीम भी है और जदीद भी। वो पहले दिन से जानता है कि इंसान खलाई जिहाज बनाएगा, खला का सफ़र करेगा। इल्म सारा अल्लाह का है और अल्लाह का इल्म हमेशा से है। मकाम अफसोस ये है कि मुसलमानों ने तहकीक और जस्तजू को फरामोश कर दिया और सिर्फ मज़हब को अपनी मंजिल बना लिया। पुरानी तहजीबों का जिस कदर मुतालिया गैर मुसलमान ने किया है इसका अशरियाशीर भी मुसलमानों के हिस्से में नहीं है। यही हाल दौरे जदीद की तरक्की है जिसमें मुसलमानों का किरदार न होने के बराबर है। जहन तसव्वुर खुदा के कदीम चुंगल से निजात पाए तो जिद्दत को आज़िम सफ़र होता है। यह मुमकिन नहीं कि मुसलमान खलाई इलम से बेनियाज रहे जब तक ज़ाविया नज़र साइंसी न हो जाए। खुदा की पहचान कैसे मुमकिन हो सकती है? हर दौर के इंसान को अपने ज़माने में रहते हुए खुदा को पहचानना होता है। जब साइंस और टेक्नोलॉजी का वजूद ना था उस वक्त खुदा की पहचान के लिए जो भी दस्तियाब और राइज उलूम थे उन्हीं में रहते हुए खुदा की पहचान तक पहुँचना होता था। लेकिन अगर कोई आज के तेज़ रफ्तार तरक्की याफ्ता दौर में खुदा की पहचान तक साइंस और टेक्नोलॉजी का मुतालिया किए बग़ैर पहुंचना चाहे तो जान ले कि सोच का यही ज़ाविया नज़र वो क़दमत पसंदना तसव्वुर खुदा है जिसका यहाँ ज़िक्र हो रहा है। क़ुरान में लतादात आयात में अल्लाह ताला ने ईमान वालों की निशानी बताई है कि वह ज़मीन व आसमान की पैदाइश में अल्लाह की निशानियों पर गौर व फ़िक्र करते हैं और इंसाफ से सोचें कि कितने मुसलमान आजकल साइंस पर तहकीक कर रहे हैं। हमने ये काम साइंसदानों के सुपुर्द कर रखा है। अमेरिका, यूरोप, बरतानिया और चाइना, जापान वगैरह तरक्की याफ्ता मुल्कों का बच्चा बच्चा खला के इलम से मालामाल है। वहाँ सबकी तरजीह है। 1965 ईस्वी में जब अमरीकी खलाबाज चांद पर पहुँच गए तो पूरी अमरीकी कौम ने टेलीविज़न के गिर्द बैठकर बराह रास्त ये मनाजिर देखे। उस वक्त से लेकर आज तक उनके इस जुनून में बेपनाह इजाफा हो चुका है। अल्लाह खला का बनाने वाला है। चांद, सूरज, सितारे, कहकशां सब उसने बनाए हैं। क्या वो इस इंसान से मोहब्बत नहीं करेगा जो उसे जानने की चाहत में उन सब अजीम निशानियों पर गौर करता हो? खुद से सवाल करें, आप निज़ाम शमसी, सैारों, सितारों, सूरज, चांद, कहकशां, नूरी सालों, शहाब साकिब, खलाई मखलूक की मुमकिन मौजूदगी और उनकी अकसाम, खलाई तहकीक के इदारों, खलाबाजों, खलाई जिहाज़ों, सितारों की तरतीब, ब्लैक होल्स, गहरी खला, स्पेस स्टेशंस, UFO کے بارے میں کس قدر علم رکھتے ہیں، یہ سب اللہ کے علم کے مظاہر ہیں۔ اگر آپ ان کو نہیں جانتے تو اللہ کو کتنے جانتے ہیں؟ ہم سب کچھ نہیں جانتے، ہم اللہ کو مکمل نہیں جانتے، مگر ہم بہت کچھ جانتے ہیں۔ ہم اللہ کو، اپنے رب کو بہت کچھ جان سکتے ہیں۔ اس ذات عظیم کی پہچان کا سفر شروع کیجئے۔ اللہ ہم سب کا منتظر ہے، وہ چاہتا ہے کہ اسے دریافت کیا جائے، اور کیوں نہ کیا جائے؟ ایسے زبردست علم والے رب کو کیوں نہ دریافت کیا جائے؟ سورہ زمر میں فرماتے ہیں، اور انہوں نے اللہ کی قدر نہیں کی جیسا کہ اس کی قدر کرنے کا حق ہے، اور یہ زمین قیامت کے دن سب اس کی مٹھی میں ہوگی، اور آسمان اس کے داہنے ہاتھ میں لپٹے ہوئے ہوں گے۔ وہ پاک اور برتر ہے اس سے جو وہ شریک ٹھہراتے ہیں۔ جو کچھ اوپر خلا کے بارے میں لکھا ہے، اس میں موضوعات کی صورت بہت سے اشارے ملتے ہیں تاکہ جستجو کرنے والوں کے کام آئیں، اور اللہ کی ذات علیم کی بے پناہ عظمت نئے در ان پر واہ ہوں۔ جیسے جیسے انسان کو علم ہوتا چلا جائے گا، اس کی آنکھ کھلتی چلی جائے گی۔ ایسے ایسے سیارے ستارے موجود ہیں کہ ہزاروں زمینیں ان میں سما سکیں۔ ہم نہیں جانتے کہ جنت کیسی ہوگی، جہنم کیا بلا ہے، اللہ کے عرش کی کیفیت کیا ہے، ہم کچھ نہیں جانتے، مگر اتنا ضرور اندازہ کر سکتے ہیں کہ اس دنیا سے اربوں کھربوں گنا زیادہ جدت اور ترقی پر اللہ کی سلطنت قائم ہے۔ فرمایا گیا، اور جب تو وہاں دیکھے گا تو نعمت اور بڑی سلطنت دیکھے گا۔ آغاز میں قدامت پسندی کا نفس انسانی میں یہ حال ہوتا ہے کہ اپنی دنیا کے خلائی جہاز بڑے بڑے جیٹ تو فطری لگتے ہیں، لیکن جب تخت سلیمان پر حضرت سلیمان کی ہوا میں پرواز کا ذکر ہو تو ذہن میں ایک بڑا تخت جس پر چادر بچھی ہو اور وہ ہوا میں اڑتا ہوا ایسا کچھ تاثر بنتا ہے۔ یہ کیوں بنتا ہے؟ اس پر غور کرنے کی ضرورت ہے۔ اس موضوع کو ایک سوال کی صورت غور و فکر کے لیے پڑھنے والوں کی سوابدید پر چھوڑا ہے۔ کبھی حج کے موقع پر طواف کعبہ کے دوران اونچائی سے لی گئی کسی تصویر ویڈیو کو دیکھیں، پھر کسی بھی کہکشاں کی تصویر یا ویڈیو کو دیکھیں، انکشاف ہوتا ہے کہ دونوں میں بے پناہ مماثلت ہے۔ کعبہ کے گرد طواف کرتے ہوئے لوگ کسی گلیکسی کی طرح کیوں دکھائی دیتے ہیں؟ سائنس، ٹیکنالوجی اور اسپیس پر غور و فکر ذہن انسانی کے مقفل دریچوں کو کھولتا ہے۔ اللہ کو جاننے کے لیے قرآن کا جاننا ضروری ہے، بلکہ بنیادی امر ہے، اور قرآن کو جاننے کا ایک بہت بڑا ذریعہ سائنس ہے۔ یہ ایک دائرہ ہے، اسے مکمل کیے بغیر تصور خدا واضح نہیں ہوتا۔ بات کو سمجھنے کے لیے قرآن سے کچھ ایسا دریافت کرنے کی کوشش کر کے دیکھتے ہیں جس کے دوران سائنس، ٹیکنالوجی اور اسپیس کا علم قرآن سے جڑ جائے۔